नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। चितवन लगायत देशका विभिन्न ठाउँमा पानी पर्ने क्रम जारी, भोलिदेखि सुधार हुने। चट्याङ लागेर मकवानपुर र लमजुङमा दुईजनाको ज्यान गयो। एकीकृत माओवादीको राष्ट्रिय सम्मेलनमा बन्द सत्र शुरू, प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल हुने। विश्वमा प्रेस स्वतन्त्रताको अवस्था एक दशक यताकै सबैभन्दा नाजुक। नाइजेरियामा भएको विस्फोटमा 19 जनाको मृत्यु। र एसएससी प्रिमियर लिगमा नेपाल विरूद्ध मलेसिया ब्याटिङ गर्दै मलेसिया दबावमा। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। चितवन लगायत देशका धेरै ठाउँमा गैरातीदेखि नै पानी परिरहेको छ। आज दिनभर झरी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद सुभाष रिमालका अनुसार बंगालको खाड़ीबाट जल बाष्पयुक्त हावा सतही रूपमा प्रवेश गर्दा मौसम बदली भएको हो। पूर्वबाट प्रवेश गरेको वायुको प्रभाव देशका धेरै ठाउँमा फैलिएको छ। पश्चिमीको वायुको असर पनि कायम रहेकाले देशभर मौसम बदली भएको हो। भोलिदेखि मौसममा केही सुधार हुने महाशाखाले जनाएको छ। पूर्वी पहाड़ी क्षेत्रमा चट्याङ पर्ने सम्भावना रहेकाले सचेत हुन पनि महाशाखाले आग्रह गरेको छ। यस्तो बेला सकेसम्म घर बाहिर ननिस्के चट्याङबाट बस्न सकिन्छ। यसैबीच वर्षासँगै परेको चट्याङ पर्दा मकवानपुरमा 1 जनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्य 4 जना घाइते भएका छन्। मकवानपुरको नामटार 1 गैराती चट्याङ पर्दा घर मालिक वीरबहादुर गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चट्याङले घरमा क्षति समेत पुर्याएको प्रहरीले जनाएको छ। यसै गरी मकवानपुरकै चुरियामाई 4 रहेको हर्कबहादुर घिसिङको घरमा चट्याङ पर्दा 4 घाइते भएका छन्। घाइते 4 हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उता लमजुङमा चट्याङ पर्दा गैराती 1 ज्यान गएको छ। जिता गाविस 4 जिताकोटका 42 मन्जा बहादुर गुरुङको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ। साँझ खाना खाने समयमा परेको चट्याङले गम्भीर घाइते भएका मन्जा बहादुरलाई उपचारको लागि पोखरा लाँदै गर्दा बाटोमा ज्यान गएको हो। चट्याङ लागेर मन्जा बहादुरका बुबा 70 सुखबहादुर गुरुङ र छिमेकी मोना भुजेल घाइते हुनुभएको छ। सुखबहादुरको स्वती पसलमा उपचार भइरहेको छ भने मोनालाई थप उपचारका लागि सदरमुकाम बेसी सहर लगिएको छ। आज वैशाख शुक्ल तृतीया तिथि हिन्दू नेपालीहरूले स्नान दान पूजा लगायत विभिन्न धार्मिक कार्यक्रम गरी कार्य गरी मनाइँदैछन्। धार्मिक ग्रन्थ अनुसार आज विशेष गरी गर्मी छल्नका लागि घामबाट बस्न, छाता तातो जमिनबाट बस्न, जुत्ता र तिर्खा मेट्न सर्वत दान गर्ने चलन छ। आज गरिएको दानले अक्षय फल प्राप्त हुने भएकाले यसलाई अक्षय तृतीया भन्ने गरिएको हो। आज अलैँची सुकमेल र घिउ मिसाएको जौ सातु तथा मरिच पिपला तथा सक्खर हालेर तयार पारेको सर्वत दान गरिन्छ। पौराणिक कथा अनुसार शिव पार्वतीको विवाह भएको आजको दिनदेखि सत्ययुगको शुरूआत भएकाले आजको दिनलाई युगादि पनि भन्ने चलन छ। उच्च माध्यमिक शिक्षा परिषदबाट सञ्चालन गर्ने कक्षा 12 परीक्षा आजदेखि शुरू भएको छ। आगामी वैशाख 30 गतेसम्म चल्ने परीक्षामा देशभरबाट 1,83,541 छात्र र 1,97,781 छात्रा गरी कुल 3,81,322 परीक्षार्थी सहभागी छन्। देशभर 946 परीक्षा केन्द्र कायम गरिएको छ भने 29,034 जनशक्ति परिचालन गरिएको परिषदले जनाएको छ। बिहान 7 शुरू भएको परीक्षा 10 सकिएको छ। परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक र कर्मचारी गरी कुल 28,978 जनशक्ति परिचालन गरिएको छ। गत वर्षको परीक्षा सञ्चालनमा अनियमितता गरी कालो सूचीमा परेको परीक्षा केन्द्र र कर्मचारीलाई यस वर्ष परीक्षामा सहभागी नगराएको र परीक्षाका लागि करिब 55 करोड़ छुट्याइएको छ। हिजोदेखि विराटनगरमा शुरू भएको एकीकृत माओवादीको राष्ट्रिय सम्मेलनमा आजदेखि बन्द सत्र शुरू हुँदैछ। वीरेन्द्र सभाहालमा बन्द सत्र शुरू हुनेछ र बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने राजनैतिक दस्तावेज र पार्टीको विधानमाथि छलफल हुने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। प्रचण्डले तयार पार्नुभएको प्रतिवेदनमा नेकपा माओवादीसँगको एकता, पार्टीको सुदृढीकरण, एउटै कम्युनिष्ट केन्द्र बनाउने प्रस्ताव, संविधान सभा र संसदमा पार्टीको भूमिका लगायतका विषय समेटिएका छन्। पार्टीकै नेताहरू डाक्टर बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठले उठाउँदै आएको विषय पनि सम्मेलनमा छलफल हुनेछ। सम्मेलनमा प्रतिनिधि पर्यवेक्षक समेत गरी करिब 1500 प्रतिनिधि सहभागी भएका छन्। 5 दिने सम्मेलनको उद्घाटन हिजो गरिएको थियो। संयुक्त राज्य अमेरिकाले सन् 2015 लागि डाइभर्सिटी भिसा डीबीको नतिजा सार्वजनिक गरेको छ। सन् 2013 अक्टोबर 1 तारिकदेखि नोभेम्बर 2 सम्म भरिएका आवेदन मध्येबाट नतिजा सार्वजनिक गरेको अमेरिकी दूतावासले जनाएको छ। दूतावासले अमेरिकी समयअनुसार मे 1 तारिकको राति 12 बजेपछि अफिसियल वेबसाइटमा डीबीको नतिजा राखेको छ। अमेरिकाले संसारभरिका नागरिकलाई आफ्नो देशमा बसोबास गर्न अनुमति दिन डीबी भराउने गरेको छ। धेरै नेपालीहरूले पनि अमेरिकामा जानका लागि डीबी चिट्ठा भर्ने गरेका छन्। सन् 2015 लागि विभिन्न देशका 55,000 नागरिकले स्थायी बसोबास भिसा पाउनेछन्। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ, नयाँ पार्टी बनाउने अभियान शुरू गर्नुपर्ने ए माओवादी नेता बाबुराम भट्टराईको भनाइमा तपाईँको प्रतिक्रिया के छ? ए अध्यक्ष बन्ने आशा, बी रूपान्तरणको प्रक्रिया र सी प्रचण्डलाई चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन द मली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 116 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98550 61 743। विदेशका समाचार, विश्वमा प्रेस स्वतन्त्रताको अवस्था एक दशक यताकै सबैभन्दा नाजुक रहेको एक अध्ययनले देखाएको छ। अमेरिकाको फ्रिडम हाउसले सार्वजनिक गरेको प्रेस स्वतन्त्रता 2014 प्रतिवेदनका अनुसार इजिप्ट, टर्की, युक्रेन जस्ता मुलुकमा देखेको राजनैतिक संकटसँगै विश्वको प्रेस स्वतन्त्रताको अवस्था पछिल्लो समय खस्कदुर अवस्थामा रहेको छ। अध्ययनका अनुसार सन् 2013 विश्वका 14% जनसंख्या मात्रै प्रेस स्वतन्त्रता भएको क्षेत्रमा रहेका छन्। अर्थात विश्वका 7 मध्ये 1 व्यक्तिले मात्रै प्रेस स्वतन्त्रताको अनुभूति गर्न पाएका छन्। यस्तै 42% जनसंख्या केही मात्रामा प्रेस स्वतन्त्रता भएका र 44% जनसंख्या प्रेस स्वतन्त्रता नभएका क्षेत्रमा रहेका छन्। अध्ययनका परियोजना का निर्देशक करिन कार लेकर का अनुसार विश्वमै प्रेस स्वतन्त्रताको अवस्था खस्कदो छ। गएको वर्ष विश्वका धेरै क्षेत्रका राष्ट्रमा सरकार तथा निजी क्षेत्रबाट पत्रकारमाथि आक्रमण, समाचार संकलनमा अवरोध, लेख तथा समाचारलाई सेन्सर गर्ने र राजनैतिक दबाव दिने जस्ता काम उल्लेख्य वृद्धि भएको पनि उहाँले बताउनु भएको छ। उता नाइजेरियाको राजधानी अबुजा स्थित न्यानिया बस पार्कमा भएको बम विस्फोटमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। घटनामा थुप्रै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार चरमपन्थीहरूले कार बम विस्फोट गराएका थिए। गत 14 अप्रेलमा भएको बम धमाकामा 70 व्यक्ति मारिएकै स्थानमा उक्त विस्फोट भएको हो। हमलाको कुनै पनि संगठनले जिम्मा लिएको छैन, तर चरमपन्थी संगठन बोको हरामले यसअघि पनि अबुजामा आक्रमण गर्दै आएकाले उसैले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। खेल समाचार। एसीसी प्रिमियर लीग क्रिकेटमा नेपाल र मलेसिया बीचको खेल अहिले जारी छ। टस जितेर ब्याटिङ गरेको मलेसियाले ताज अवस्थामा 33.1 ओभर खेल्दै 7 विकेटको नोक्सानीमा 115 रन जोडेको छ। निकै खराब प्रदर्शन गरेको मलेसियाका लागि फेत्री 9 र युसुफ 2 रन बनाएर क्रिजमा रहेका छन्। नेपालका लागि सोमपाल कामीले सर्वाधिक 3 विकेट लिएका छन् भने महबूब आलमले 1, बसन्त रेग्मीले 2 र पारस खड्काले समान 1-1 विकेट लिएका छन्। बिहिबार युएमाथि जित हासिल गरेको नेपाल आज तुलनात्मक रूपमा कमजोर मानेको मलेसियामाथि जित निकाल्दै विजय यात्रा कायम राख्ने योजनामा छ। मलेसियाले अहिलेसम्म एक दिवसीय क्रिकेटमा नेपाललाई हराउन सकेको छैन। मलेसियासँग अहिलेसम्म खेलेका 4 एक दिवसीय क्रिकेटमा नेपालले सबैमा जित निकालेको छ। सन् 2012 क्वालालम्पुरमै भएको डिभिजन 4 खेलमा नेपालले मलेसियालाई 10 विकेटले हराएको थियो। त्यसै वर्ष युएमा भएको एसएससी एलिट कपको सेमी फाइनलमा पनि मलेसिया 21 रनले पराजित भएको थियो। उता इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेट अन्तर्गत आजबाट आईपीएल क्रिकेटका बाँकी खेल आजबाट भारतमै शुरू हुँदैछन्। निर्वाचनका कारण युएमा उद्घाटनपछि 20 खेल भएका थिए। आज 21 खेल भारतको राँचीमा शुरू हुनेछ। नेपाली समयअनुसार राति 8:15 शुरू हुने खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिन्ने भएका छन्। चेन्नई महेन्द्र सिंह धोनी र कोलकाता गौतम गम्भीरको कप्तानीमा मैदानमा उत्रनेछन्। चेन्नई 5 खेल जित्दै 8 अङ्कका साथ दोस्रो स्थानमा छ भने 2 खेल मात्र विजय भएको कोलकाता 4 अङ्कसहित चौथो स्थानमा रहेको छ। सबै 5 खेल जितेको किङ्स इलेभेन पञ्जाब 10 अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चितवन लगायत देशका विभिन्न ठाउँमा पानी पर्ने क्रम जारी। भोलिदेखि मौसममा सुधार हुने। चट्याङ लागेर मकवानपुर र लमजुङमा 2 ज्यान गयो। एकीकृत माओवादीको राष्ट्रिय सम्मेलनमा आजदेखि बन्द सत्र शुरू। प्रचण्डको राजनैतिक प्रतिवेदनमा छलफल हुने। विश्वमा प्रेस स्वतन्त्रताको अवस्था 1 दशक यताकै सबैभन्दा नाजुक। नाइजेरियामा भएको विस्फोटमा 19 मृत्यु। र एसएससी प्रिमियर लिग क्रिकेटमा नेपाल विरुद्ध मलेसिया ब्याटिङ गर्दै मलेसिया दबावमा। अवस्थ बिहान 10 अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस 2 गर्न पाइने। साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 98452446174। घर भाडामा टाढी चौरा चोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र 6 अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला। सम्पर्कका लागि मोबाइल नम्बर 98171864 र 98550055005। घर होइन यहाँ ठुला पर्सेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा। यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा। छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा। वैदेशिक रोजगारका लागि दुबई, कतार, मलेसिया, साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ। सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली, पुलचोक नारायणगढ चितवन, मोबाइल 9855062640 र 9846577700। यामाहा एक्सपेस, पुरानो बाइक दिनुहोस्, नयाँ यामाहा लिनुहोस्। यामाहाको सबै मोडलहरूमा 30% डाउन पेमेन्टका साथै स्पट फाइनान्स सुविधा। एक्सक्लुसिभ अफर, यामाहाको सबै मोडलहरूको खरिदमा नगद रु 7,100 छुट। उत्कृष्ट रिकन्डिसन बाट तपाईँको मोटरसाइकलको उचित मूल्याङ्कन। मूल्याङ्कन गराउन आउँदा अनिवार्य ब्लु बुक लिएर आउनुहोला। मिति यही वैशाख 25, 26 र 27 गते। समय बिहान 10 देखि साँझ 5 बजेसम्म। सम्पर्क कालिका मोटर पार्ट्स, स्थल टाढी, यामाहा शोरूम। फोन नम्बर 0656-62761, मोबाइल 9855-66661, 9855-62761 र 9841-24-722। वन डढेलो लाग्नबाट जोगाऊ, वन वन्य जन्तु र अन्य सम्भावित क्षति हुन नदिऊ। बरन्डाभार क्षेत्रमा आगलागी गर्नु संरक्षणका हिसाबले अनि कानूनी रूपले पनि अपराध ठहरिन्छ। यसरी अवैधानिक रूपबाट आगलागी गराएको थाहा पाएमा हदैसम्मको कानूनी